sarasari parar pari markai deu kamara jimal bago agani balke ni bad ke ra jimal bago agani balke ni bad ke ra jimal bago agani balke ni bad ke ra tijako dina piyari nacha mai deula namara jimal bago agani balke ni bad ke ra jimal bago agani balke ni bad ke ra jimal bago agani balke ni bad ke ra मैले बेला भेट होने रहेछ साथी र संगिनी झिमल भएको आगानी भकेरी भत्केरा झिमल भएको आगानी भकेरी भत्केरा झिमल भएको आगानी भकेरी भत्केरा हे मै पनि झिल्के थिए कोही बेला जय मन जंगिनी झिमल भएको आगानी भकेरी भत्केरा झिमल भएको आगानी भकेरी भत्केरा झिमल भएको आगानी भकेरी भत्केरा